சீச்சித்துவன் सुनै को खानी मा दिल श्वास पोखरेली नानीमा दिल्ला बाश पोखरेली नानीमा ए राती अंचला फूल जस्ती नानीको मनै सजना फूल जस्ती नानीको मनै सजना फूल जस्ती नानीको मनै सजना ไม่เท่าหลักชาในราไม่ลงโออาบในเงาอาบในเท่าหลักชาในราไม่ลงมายาเพวาตาเลยมาเก้าขรกีกันชีเลยปาริวจาเลยมามายาเพวาตาเลยมาเก้าขรกีกันชีไก่ก็ดูท่าสังเกตโคโดกโคดีโรขันยงจงรีไก่ก็ดูท่าสังเกตอาสิโอบุตรยี่สาราเลกุราสักุปูลาสังเกตกตาไกโยคาฮาไกโยโยมานามาใช่นาทีอาจะบอลีใจหุ่นน่าบดใจกาชาจันจันติดโออาจะบอลีเบ็ดใจหุ่นน่าบดใจกาชาจันจันติดอิ่มจุลีมาคำลาโยคำไม่ลออาบในเงาอาบในเท่าหลักชาในราไม่ลอโออาบในเงาอาบในเท่าหลักชาในसारंगी को सुरे मिठो मादलु को ताला यही बेला मा आटा कांची जो बंधल की जाला वारी डाड़ा पारी हिमाल नाच्यो धापे चारी छोड़ी गयो भने मलाई मन बुझाउ कसरी ओ छोड़ी गयो भने मलाई मन बुझाउ कसरी हिमचुलीमा घाम लाग्यो घमाइलो हिमचुलीमा घाम लाग्यो घमाइलो आफ्नै गाउँ आफ्नै ठाउँ लाग्छ नि Deep in Thank you. कि नजर लगाउनी नानीले, लगाउनी नानीले लट्टै पार्यो त्यो तिम्रो बानीले, लट्टै पार्यो त्यो तिम्रो बानीले। ए है सररर कुरिन थारेमा, ए है सररर कुरिन थारेमा, तिमीलाई के भुल कारैमा, घुमौला तिमीलाई के भुल कारैमा। कामना मन्दिरमा चढाउला फुलपाती, बल्ल अब भेटे मैले जीवनको साथी। मनकामना मन्दिरमा चढाउला फुलपाती, बल्ल अब भेटे मैले जीवनको साथी। तिम्रो र मेरो मिल्छ है जोडी, नजाऊ है दिल नजर लगाउनी नानीले, लगाउनी नानीले लट्टै पार्यो त्यो तिम्रो बानीले, लट्टै पार्यो त्यो तिम्रो बानीले। ए है सररर कुरिन थारेमा, ए है सररर कुरिन थारेमा, तिमीलाई के भुल कारैमा, घुमौला तिमीलाई के भुल कारैमा। चिसो रहेछ हजुर त्रिशुलीको पानी, मै सम्हाली दिउँला बरु तिम्रो त्यो जवानी। चिसो चिसो रहेछ हजुर त्रिशुलीको पानी, मै सम्हाली दिउँला बरु तिम्रो त्यो जवानी। रुपै की रानी भेटाए खोजेको, नजर लगाउनी नानीले, लगाउनी नानीले लट्टै पार्यो त्यो तिम्रो बानीले, लट्टै पार्यो त्यो तिम्रो बानीले। ए है सररर कुरिन थारेमा, ए है सररर कुरिन थारेमा, तिमीलाई के भुल कारैमा, घुमौला तिमीलाई के भुल कारैमा, घुमौला तिमीलाई के भुल कारैमा, घुमौला तिमीलाई के भुल कारैमा। जाकी बोलू बोलू लाग्छ कति नजाकी यो मनले यो मनलाई छन्न हरा पिर तिलाउन मैले हुन्न र शिरमा शिर फुल सजाकी बोलू बोलू लाग्छ कति नजाकी ए मै जङ कालो केशमा रिबन बाटेकी ए मै जङ निलैलै कालो केशमा रिबन बाटेकी साँच्चै हो कोही दिन त घाम लाग्ला यो दुखीलाई सम्झो भने अप्ठ्यारोमा काम लाग्ला कालो बादल फाटेर हो कोही दिन त घाम लाग्ला यो दुखीलाई सम्झो भने अप्ठ्यारोमा काम लाग्ला ए मै जङ अप्ठ्यारोमा काम लाग्ला निलासो यो मनलाई छन्न हरा पिर तिलाउन मैले हुन्न र शिरमा शिर फुल सजाकी बोलू बोलू लाग्छ कति नजाकी ए मै जङ निलैलै कालो केशमा रिबन बाटेकी ए मै जङ निलैलै कालो केशमा रिबन बाटेकी साँच्चै तारा दुख सुख यस्तै छ नि चलिरहन्छ संसार हो तारालाई जुनको साथी साथी जुनको तारा दुख सुख यस्तै छ नि चलिरहन्छ संसार हे मै जङ चलिरहन्छ यस्तै छ संसार निलासो यो मनलाई छन्न हरा पिर तिलाउन मैले हुन्न र शिरमा शिर फुल सजाकी बोलू बोलू लाग्छ कति नजाकी ए मै जङ निलैलै कालो केशमा रिबन बाटेकी ए मै जङ निलैलै कालो केशमा रिबन बाटेकी साँच्चै

संग संग ढुंगा चढ़ी पानी सलाला माया लो फिर से नीति मिले मत सदे सपानी में देखो झलला गंडकी तीरे मगु में खो संग संग ढुंगा चढ़ी पानी सलाला माया लो सपनी में देखो चलला हे बैगुने माया लो मत सदै सपनी में देखो चलला जाने बाटो को आरु मोहर मै किने को जुम सो मै जाने बाटो को आरु मोहर मै किने को काग बेनी बाट ओरालो झरदा हाचा मै ही सपनी में देखो झलला गंडकी तीरे मघुमे को संग संग ढुंगा चढ़े पानी सलाला लाजले न्यू देखो हे पहलो पहलो भेट मई रोती घर नाचदा लाजले न्यू देखो माया को चीनो साटे रूल सिरे मास्यू सपनी में देखो झलला हे गंडकी तीरे मघुमे को संग संग ढुंगा चढ़ी पानी सलला माया लो फिर से नीति मिले मत सदे सपनी में देखो झलला गंडकी संग ढुंगा चढ़ी पानी सलाला माया लो फिर से नीति मिले मत सदे सपने में देखो झलला हे बैगुनी माया लो मत सदे सपने में देखो सन्नानीलाई ओ, ओ, ओ, ओ, ओ जीवन भर साथ यो चिठी पुर्याइदिनु है त्यो परि गाउँकी सन्नानीलाई ओ रुदा आँसु पुछि दिने मेरी मायालुलाई रुदा आँसु पुछि दिने मेरी चन्द्रमा झै तिम्रो मुहार हेर सँग झुमिर लाग्छ वन पाखा हरियाली तिमी रम्दै हिड्थ्यो वन पाखा हरियाली तिमी रम्दै हिड्थ्यो अंगालो माई कहिले लजाउने गर्थ्यो हो अंगालो माई कहिले लजाउने गर्थ्यो सारङकोटको सिरैमा माछा पुस्रे हिमाल टल्केको फेवातालको आँगनैमा माया तिम्रो पिरति झल्केको घर त मेरो काठमाडौँ माया तिमी पोखरा घर त मेरो काठमाडौँ माया तिमी पोखरा तिमी बिना जिन्दगीमा मेरो को छ र हो तिमी बिना जिन्दगीमा मेरो को छ र घुम्दै छन् भमरा चौबन्दी चोली सजन आखाले हो कि चीका